نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمہ آیت نمبر 11 سے. ان الذين، بے شک وہ لوگ، جاؤ، جو لائے ہیں، بالعفق، جھوٹ، بہتان، اس وطن ایک جتھا ہے، گروہ ہے، منکم، تم میں سے، لا تحسبوہ، نہ تم سمجھو اس کو، شر لکم، برا تمہارے لیے، بل ہوا، بلکہ وہ، خیر لکم، اچھا ہے تمہارے لیے، لکل امرئم، واسطے ہر شخص کے، منہم، ان میں سے، مکتسبہ، جو اس نے کمایا، من الاسم، گناہ میں سے، والذی، اور وہ شخص، تولا، حصہ لیا، متولی ہوا، کبرہو، اس کی بڑی بات کا، منہم، ان میں سے، لہو، اس کے لیے، عذاب عظیم، عذاب ہے بڑا، لولا، کیوں نہیں، اس سمعتموہ، جب سنا تھا تم نے اس کو، ظن، سمجھا، المؤمنون، مومن مردوں نے، والمؤمنات، اور مومن عورتوں نے، بانفسهم، اپنے نفسوں کے بارے میں، خیرا، اچھا، وقالوا، اور کہا انہوں نے، ہذا، یہ، افکن، تہمت ہے، جھوٹ ہے، مبین، کھلا، لولا، کیوں نہیں، جاؤ، بلائے، علیہ، اس پر، بأربعات، چار، شہداء، گواہ، فإذ، پھر جب، لم یأتوا، نہیں بلائے، بالشہداء، گواہوں کو، فأولئک، تو یہی لوگ، عند اللہ، اللہ کے ہاں، ہم الکاذبون، وہ جھوٹے ہیں، ولولا، اور اگر نہ، فضل اللہ، اللہ کا فضل ہوتا، علیکم، تم پر، ورحمتہ، اور اس کی رحمت، فی الدنیا والآخرہ، دنیا اور آخرت میں، لمسکم، البتہ چھو جاتا تم کو، فیما، اس معاملے میں، جو، افستم، پڑ گئے تھے تم، گزرے تم، فی ہی، اس میں، عذاب عظیم، عذاب بڑا، اس جب، تلقونہ، تم لے رہے تھے اس کو، لفظی ترجمہ ہوگا لیتے تھے اس کو، بألسنتکم، اپنی زبانوں سے، وتقولون، اور تم کہہ رہے تھے، بأفواہکم، اپنے منہوں کے ساتھ، ما، جو، لیس لکم، نہیں تھا تمہارے لیے، بہی، اس کا، علم، کوئی علم، وتحسبونہ، اور تم سمجھ رہے تھے اس کو، ہینا، آسان، معمولی، وہوا، حالانکہ وہ، عند اللہ، اللہ کے نزدیک، عظیم، بہت بڑی بات تھی. बहुत बड़ा था। वलौला, और क्यों ना, सुमूहु, जब सुना था तुमने उसको। कुल, तुम कहा, तुमने, मा यकूनु लना, नहीं है हमारे लिए, अन नतकल्लम बिहाजा, कि हम बोलें इसको, हम जबान से निकालें इसको। सुबहानका, पाक है तू। हाजा बहतानुल अजीम, ये है बहुतान अजीम। याइज़ुकुमुल्लाह, नसीहत करता है तुमको अल्लाह। अंताउदू, कि तुम लौटो। लिमिस्लिही, इस जैसी के लिए, यानी ऐसी बात के लिए। अबदन, कभी भी। इन कुंतुम, अगर हो तुम, मुमिनीन, ईमान लाने वाले। वयुबय्यिनु अल्लाहु, और बयान करता है अल्लाह। लकुम, तुम्हारे लिए। अल आयात, आयात को। वल्लाहु, और अल्लाह। अलीमुन हकीम, इल्म वाला है, हिकमत वाला है। इन्नल्लज़ीना, बेशक वो लोग। युहिब्बूना, जो पसंद करते हैं। अंतशीआ, कि फैले। अल्फाहिशतु, बेहयाई। फिल्लज़ीना, उन लोगों में। आमनू, जो ईमान लाए। लहुम, उनके लिए। अजाबुन अलीम, दर्दनाक अजाब है। फिर दुनिया वल आखिरा, दुनिया और आखिरत में। वल्लाहु यालमु, और अल्लाह जानता है। व अंतुम ला तालमून, और तुम नहीं जानते हो। वलौला फजलुल्लाह, और अगर न होता फजल अल्लाह का। अलैकुम, तुम पर। व रहमतुहू, और उसकी रहमत। व अन्नल्लाह, और बेशक अल्लाह ताला। रऊफुर रहीम, शफकत करने वाला, मेहरबान है। या अय्युहल्लज़ीना आमनू, ए लोगो जो ईमान लाए हो। ला तत्तबिउ, ना तुम पैरवी करो। खुतुआत शैतान, शैतान के कदमों की। वमन यत्तबिउ, और जो पैरवी करेगा। खुतुआत शैतानी, शैतान के कदमों की। फइन्नहु, तो बेशक वो। यअमुरु, हुक्म देता है। बिल फहशाई, बेहयाई का। वल मुनकर, और बुराई का। वलौला, और अगर न होता। फजलुल्लाही, अल्लाह का फजल। अलैकुम, तुम पर। व रहमतुहू, और उसकी रहमत। मा ज़का, न पाक हो सकता था। मिनकुम, तुम में से। मिन अहदिन, कोई एक। अबदन, कभी भी। वलाकिन अल्लाह, लेकिन अल्लाह ताला। यज़क्की, पाक करता है। मैं यशा, जिसको चाहता है। वल्लाहु, और अल्लाह ताला। समीउन, सुनने वाला है। अलीमुन, इल्म वाला है। वला, और ना। यक्तली, कसम खाएं। उलिल फदली, साहिबे फजल। मिनकुम, तुम में से। वस्साती, और वुसत वाले। अय्युतु, कि वो न देंगे। उलिल कुर्बा, रिश्तेदारों को। वल मसाकीना, और मिसकीनों को। वल मुहाजिरीना, اور مہاجرین کو فی سبیل اللہ، اللہ کے راستے میں، ولیعفو اور چاہیے کہ معاف کر دیں، ولیصفحو اور چاہیے کہ درگزر کریں، الا تحبون کیا نہیں تم پسند کرتے، ان یغفر اللہ لکم کہ معاف کر دے اللہ تم کو، واللہ اور اللہ غفور الرحیم غفور الرحیم ہے، ان الذین بے شک وہ لوگ، یرمون جو الزام لگاتے ہیں، المحصنات پاک دامن عورتوں پر، الغافلات بے خبر، المؤمنات مؤمن، لعنو وہ لعنت کیے گئے، فی الدنیا والآخرہ دنیا اور آخرت میں، ولہم اور ان کے لیے، عذاب عظیم عذاب ہے بڑا، یوم جس دن، تشہد گواہی دیں گی، علیہم ان کے خلاف، السنتہم ان کی زبانیں، وَأَيْدِيهِمْ اور ان کے ہاتھ، وَأَرْجُلُهُمْ اور ان کے پاؤں، بِمَا كَانُوا بوجہ اس کے جو تھے وہ، یعملون وہ عمل کرتے، یومئذٍ اس دن، یوفیہم اللہ پورا پورا دے گا ان کو اللہ، دینہم ان کی جزا، الحق کا برحق، ویعلمون اور وہ جان لیں گے، ان اللہ بے شک اللہ تعالی، هو الحق المبین وہی حق ہے حق واضح کرنے والا، الخبیثات خبیث عورتیں، للخبیثین خبیث مردوں کے لیے ہیں، والخبیثون اور خبیث مرد، للخبیثات خبیث عورتوں کے لیے، والطیبات اور پاکیزہ عورتیں، للطیبین پاکیزہ مردوں کے لیے، والطیبون اور پاکیزہ مرد، للطیبات پاکیزہ عورتوں کے لیے، اولئک یہی لوگ، مبرعون پاک ہیں، مما اس سے جو، یقولون وہ کہتے ہیں، لہم مغفرت ان کے لیے بخشش ہے، ورزق کریم اور رزق ہے عزت والا۔